धार भरी निकले मेरी सानो आँसू न निकले छैन मन मार्छ पोहोर नि आउन पाइन अहिले नि यस्तै भयो आउँछु अर्को वर्ष भरी निकले मेरी सानो आँसू न निकले छैन मन मार्छ पोहोर नि आउन पाइन अहिले नि यस्तै भयो आउँछु अर्को वर्ष पोहोर नि आउन पाइन अहिले नि यस्तै भयो आउँछु अर्को वर्ष जनता डिजिटल को गौरवमय प्रस्तुति किसन नेपाली को छैन मनमा हर्ष छैन मनमा हर्ष पोहोर नि आउन पाइन अहिले नि यस्तै भयो आउँछु अर्को वर्ष सीआरबीटी नंबर 01600131371 01600131372 पीआरबीटी नंबर 6053184 6053185 किसन नेपालीको उत्कृष्ट लय सँगै नारायण भट्टराईको मर्मस्पर्शी शब्दहरूमा किसन नेपाली र देवी घरतीको सुमधुर आवाजमा छैन मनमा हर्ष छैन मनमा हर्ष विदेशिएका दाजुभाइहरूको वास्तविक पीडा छैन मनमा हर्ष सुन्न नभुल्नु होला सुन निकले छैन मन मार्छ